अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्ष राजसँगै म उपस्थित भइसकेको छु तपाईँको आफ्नै साथी दिवस। कार्यक्रम अर्पण समर्पणलाई सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्छ। 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा हामी उपस्थित हुने गर्दछौँ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। 0556 63 332 र 0556 63 333 बाटो भएर। र कार्यक्रममा आजको यो बुधबारको दिनमा भने हामी नेपाली आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। नेपाली आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। दादा नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट बिन्दास। हजुर बिन्दासजी, के छ तपाईँको नयाँ नौलो खबर? अनि खासा खानु भयो कि भएन नि? खासा खानु भएको छैन। अनि के कसरी बितिरहेछ अचेल दिनहरू? बसी बसाउ नै हो। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम त हजुरलाई धन्यवाद। अनि मेरो रमेश भन्जालाई, अनि मेरो साथी बिरुवादेव जिम्नुलाई, अनि कोरालमा बस्ने भाइ रमे प्रेम, अनि बहिनी पदमपुरमा भने साथी एकजना साथीलाई, अनि पदमपुरकै समीर मोक्तानलाई, अनि मलाई बिन्दास लामा भनेर चिन्ने नचिन्ने सम्पूर्ण राई र मेरो घर परिवार लागिरहेको। हुन्छ बिन्दासजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला पदमपुरबाट बिन्दास लामा आउनुभएको थियो, आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556 63 332 र 0556 63 333 को बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। सबिनाजी, के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खासा भयो कि नाइ? हाम्रो पनि भएको छैन। तपाईँहरूले चाहिँ हामीलाई कुर्नुहुन्छ, हामी त चाँडै खाने कुरै भएन नि त। अनि के कसरी बितिरहेछ आजको दिन चाहिँ तपाईँको? गोठालोतिर जानुहुन्छ, रेडियो पनि सुन्नुहुन्छ, त्यसरी नै बित्छ होइन? हुन्छ, कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छ, नमस्कार। यति बेला तनहुँबाट सबिना आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्नो आफन्त इष्टमित्रहरूलाई पनि आफ्ना सम्झनाहरू सधैँ राख्नुहुन्छ। 0556 63 332 बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। आजको यो बुधबारको दिनमा चाहिँ हामी नेपाली आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। नेपाली आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँहरूलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्छ। 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा हामी उपस्थित हुने गर्दछौँ र तपाईँ पनि आउन सक्नुहुनेछ। 0556 63 332 र 0545 63333 को बाटो भएर तपाईँ आफ्नो घर परिवारदेखि टाढा हुनुहुन्छ, टाढा गएर बसिरहनु भएको छ र टाढा गएर बसिरहनु भएको छ, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न मन लागेको छ र आफ्ना प्रियजन मित्रहरूलाई आफ्ना समर्पणहरू बाँड्न मन लागेको छ भने 0545 63333 र 0545 63333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। अब पनि कार्यक्रममा एउटा साङ्गीतिक आवाज राख्ने बेला भएको छ र यो साङ्गीतिक आवाजपछि हामी फेरि उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोला रेडियो अर्पण 104.5 मेगाहर्ज। हेर्दा हेर्दै पराई भयो रोक नै सकिन, पिछुबाट हान्यौ छुरा बोल्नसम्म पाइन, हेर्दा हेर्दै पराई भयो रोक नै सकिन। यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणमा। कार्यक्रम अर्पण समर्पण सुनेर बसिरहनु भएको छ र रेडियो अर्पण 104.5 मेगाहर्जमा, र तपाईँ पनि कार्यक्रम अर्पण समर्पणमा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ 0545 63333 र 0545 63333 को बाटो भएर। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। नमस्कार हजुर। हेलो, टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग कुराकानी गर्न पाएन, हामीले सम्बन्ध विच्छेद भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र आउनु भएको थियो 0545 63333 र 33 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँको अर्पण समर्पणको आफ्नै साथी दिवस मगर, र कार्यक्रममा आउनको लागि 0545 63333 र 33 को बाटो हामीले खुल्ला राखिसकेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट रेखा थिङ। रेखाजी के छ तपाईँको नयाँ नौलो खबर? ठिकै छ भन्नु पर्यो। तपाईँ मेरो चाहिँ फर्स्ट टाइम कुराकानी हुँदैछ जस्तो लाग्यो मलाई चाहिँ। तपाईँलाई चाहिँ रेडियो अर्पण 104.5 मेगाहर्जमा धेरै धेरै स्वागत छ। मैले स्वागत गरेपछि फेरि पछिल्लो दिनहरूमा चाहिँ तपाईँ फेरि हामीलाई बिर्सिनु भएन नि त। अनि के कसरी बित्छ नि तपाईँको दिनहरू चाहिँ? अनि खासा भयो कि नै? खासा भएको छैन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? धन्यवाद. त्यहाँबाट पोखरामा भएका मेरो साथी निरुलाई, त्यहाँबाट गरौलीमा भएका अप्सरा मगर अनि सन्ध्या मगर अनि आइसा बर्दौला, अनि विशेष गरी चाहिँ मेरो टाढीमा रहेको मेरो साथी रितिकालाई सुन्न चाहन्छु, सम्झिन चाहन्छु. अनि अन्तिममा रेखा थिङ भनेर, अनि मेरो घर परिवारको लागि, र अन्तिममा रेखा थिङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि. हजुर हुन्छ रेखाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो. अहिले भने छुट्टिन्छु, नमस्कार. नमस्कार. यति बेला भण्डाराबाट रेखा थिङ आउनुभएको थियो, आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ. टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ. हजुर नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट सुखलाल लामा. हजुर सुखलालजी, के छ तपाईँको नयाँ नौलो खबर? ठिकै छ भन्नु पर्यो. अनि के कसरी बिताइरहनु भएको छ दिनहरू? बसी बस गरेर. अनि खाजा भयो कि नाइ? खाजा खानु भयो कि नाइ भनेको मैले? एकछिनपछि हुन्छ. हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद. अनि अशोक प्रज, अनि बिरबहादुर दादा, अनि रमेश भाइको लागि, अनि सुखलाल भन्ने नचिन्ने सम्पूर्ण दादा. हुन्छ सुखलालजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो. अहिले छुट्टिन्छु, नमस्कार. नमस्कार दादा. यति बेला कुराकबाट सुखलाल लामा आउनुभएको थियो, आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ. 055-63-332 र 055-63-333 बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ. अब पनि एउटा साङ्गीतिक आवाज राख्ने बेला भएको छ. यो आवाजपछि एकैछिन ब्रेकको समय रहनेछ, ब्रेकपछि फेरि उपस्थित हुने नै छौँ. रेडियो अर्पण 104.5 मेगाहर्ज र अनि कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला. चित्त नबुझेको कुरामा छलफल गरेर जाऊ, हो चित्त नबुझेको कुरामा छलफल गरेर जाऊ. आऊ पीरतीको बिरुवामा, आऊ पीरतीको बिरुवामा मलजल गरेर जाऊ. चित्त नबुझेको कुरामा छलफल गरेर तिमी

यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज र कार्यक्रम अर्पण समर्पण सुनिरहनु भएको छ र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ www.radioarpan.com.np मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना साथीभाइ इष्ट मित्रहरूलाई आफ्ना समर्पण सम्झनाहरू राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोरकबाट सन्देश सन्यास ए सन्नक सन्नकजी, के छ तपाईँको नयाँ नौलो खबर? बसी बसाउ छ। अनि के कसरी बितिरहेछ दिनहरू असेल? गर्मी बढिरहेछ, रेडियो सुन्ने हुन्छ। अनि खाजा भयो कि नाइ? हाम्रो पनि भएको छैन, अहिले कार्यक्रम सकिने लगतै हुनेछ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आएछ? धन्यवाद। हुन्छ सन्नकजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट सन्नक आउनुभएको थियो, आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट तारा प्रजान। ताराजी, के छ तपाईँको नयाँ नौलो खबर? तपाईँ त अलिकति धेरै दिन हराउनु भएको जस्तो पो लाग्यो मलाई त। फोनै नलागे पनि सुनेर त साथ दिनुहुन्छ होला नि। अनि खाजा भयो कि नाइ? खाजा हाम्रो भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। अनि के कसरी बितिरहेछ तपाईँको दिन आज? एफएम सुन्ने बस्ने। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? धन्यवाद। हुन्छ ताराजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला भण्डाराबाट तारा पर्सा आउनुभएको थियो, आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। र तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै समर्पण अनि सम्झनाहरू लिँदा लिँदै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, पदमपुरबाट बिन्दास, तनहुँबाट सबिना, र भण्डाराबाट रेखा थिङ, र कोराकबाट सुकलाल, र कोराकबाट सनक, र अन्तिममा फोन गर्ने साथी भण्डाराबाट हुनुहुन्थ्यो तारा पर्सा। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र तिनजतसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष आभारी व्यक्त गर्दै, तपाईँको आफ्नै साथी दिवस मगर पनि यो साङ्गीतिक आवाजलाई पृष्ठभूमिमा अगाडि सार्दै बिदा हुन्छु, नमस्कार। झरी पर्यो आँखा भरी छचल की नदी सरी पर्यो आँखा भरी छचल की नदी सरी टुट्यो जब साथ जानो चुटिए को तारा सरी सधैँ तिमीलाई नै गुडेको थिए। शून्य मेरो मनमा सधैँ तिमीलाई नै गुडेको थिए। इच्छा सर दबाएर जिन्दगीलाई मोडेको थिए। भन्न सके पाउँछ नसके लान्छ हरेक बुधबार आउँछ एक घन्टामा जान्छ के होला हाम्रै गाउँ ठाउँमा भएका चिनजानका चीजलाई घुमाउरो पारामा सोधिने रमाइलो प्रश्नको खेल कार्यक्रम लौखानुस गाउँ सही जवाफ हरेक बुधबार दिउँसो 3 बजेको नेपाल बाणी समाचारपछि मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम लौखानुस गाउँ सुन्न नभुल्नु होला। जाउँ है रत्ननगर चितवन टाडी मनोरञ्जन केन्द्रमा एकै पटक 300 जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्ध बर्थडे पार्टी मिटिङ तथा